कबीर तू ही किबरिया तू रहनुमा, रगे गुलू से भी नजदीक तू हर एक लम्हा। है तेरे नाम की तासीर हर मरस की दवा, है तेरे जिक्र में पोशीदा मेरे हक में शिफा। बगैर मांगे ही करता है तू अता पे अता, सदा से पहले ही सुनता है सायलों की सदा। अली वसीला बने और कुमैल पाए शिफा, उसी के नाम से मंसूब हो गई ये दुआ। शबे जुमा है दुआए कुमैल शुक्र तेरा, ये इब्तिदा है तो है इंतहा हदीस किसा। इलाही तेरी रिजा के सिवा कुछ और नहीं, इलाही तेरी रिजा के सिवा कुछ और नहीं, के मेरे पास दुआ के सिवा कुछ और नहीं। मेरे खुदा वो जबाने जो तेरी हमद करे, वो तेरे पंजतने पाक की दुआ में रहे। कभी वो नारे जहन्नुम की सख्तियां न सहे, पुले सिरा से बेखौफ बेखतर गुजरे। गुनाहगारों को ये आसरा है सुबह मसा, गुनाहगारों को ये आसरा है सुबह मसा, खुला हुआ है मुसलसल तेरा दरे तौबा। रसूल पाक के सदके में ऐ खुदा घर घर, शुआए इल्म की किरणों का मुस्तकिल हो गुजर। खुला रहे मेरे बच्चों पे शहरे इल्म कदर, रहे जवानों की हर दम तेरी रिजा पे नजर। तेरी रिजा के बिना रिस्क इल्म क्या हो अता, जो तू न चाहे तेरे इल्म खुल नहीं सकता। तू मेरे ऐब छुपाता है डाल कर पर्दा, इलाही देता हूँ मैं तुझको वास्ता उसका। वही जो शाम गरीबा में दे रही थी सदा, नहीं है कुछ भी मेरे पास इस रिदा के सिवा। رسول زادی کے پردے کی لاج رکھ لینا، حرم دعاؤں کا میری بھی آج رکھ لینا، شکستہ پہلو زہرا کا واسطہ ہے خدا، جو وقت غسل علی نے بسد بکا دیکھا، تو اپنے آنسو علی سا جری نہ روک سکا، خدا کا شیر بھی ایک چیخ مار کر رویا، اسی رسول کی بیٹی کا واسطہ ہے خدا، ہو والدین کو صحت کے ساتھ عمر عطا، وہ ایک مریض جو بشام کہہ کے روتا تھا، جھکائے سر وہ حیا دار روتا جاتا تھا، پہن کے بیڑیاں جو کربلا سے شام گیا، اسی مریض کے صدقے سے مانگتے ہیں شفا، مرض سے پہلے دوا خلق تو نے کی ہے خدا، برائے سید سجاد دے ہمیں بھی شفا، الہی سیدی مولائی یا عزیز و حکیم، جلیل و قادر و جبار و العلی و عظیم، تیری ہی حمد ہے تو رب العالمین و رحیم، غمِ حسین کے صدقے کرم ہو ہم پہ کریم، صدائے سرور و ریحان سن میرے اللہ، روز حشر ہو سایہ ردائے زہرا کا، یا سری اور رضا